com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। प्रधानमन्त्री कोइराला भोलि चीन जानु अघि नै संसदको अवरोध हटाउने प्रयास, आज पनि प्रमुख दलका नेताहरूबीच छलफल हुँदै। संविधान सभा सदस्य उपनिर्वाचनमा आफूले चुनाव जित्ने चितवन क्षेत्र नम्बर 4 का उम्मेद्वारहरूको दावी, लोडसेडिङको समय आजदेखि केही कटौती। सिरियाको राष्ट्रपति चुनावले तनाव झन बढाउने, संयुक्त राष्ट्रसङ्घको टिप्पणी। वर्तमान राष्ट्रपति असदले शासन आफ्नो नियन्त्रण कायम गर्ने सम्भावना। र इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय श्रृङ्खला, श्रीलङ्कालाई अन्तिम एकदिवसीयमा 6 विकेटले विजयी। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। अवरुद्ध व्यवस्थापिका संसद खुलाउने विषयमा आज पनि दलहरूबीच छलफल हुँदैछ। दिउँसो संविधान सभा भवनमै छलफल हुने नेताहरूले बताएका छन्। प्रधानमन्त्री सुशील कोइराला भोलि चीन जानु अघि नै संसद खुलाउने गरी छलफल हुने एकीकृत नेकपा माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले बताउनुभयो। पहिले भएको 4 बजे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक भए पनि सरकारले गरिरहेको रकमान्तरको बारेमा भने सरकारले चित्त बुझ्दो जवाफ दिन तयार नभएको पोखरेलको भनाइ छ। मंगलबार भएको छलफलमा उच्च स्तरीय राजनैतिक समिति गठन गर्न कंग्रेस सहमत भए पनि एमाले पार्टीमा छलफल लागि एक दिनको समय मागेको र रकमान्तर बारे अर्थमन्त्रीले 2 दिनको समय मागेको माओवादीको भनाइ छ। तर नेकपा एमालेका मुख्य सचेतक राजेन्द्र पाण्डेले भने समय नै नमागेको बताउनुभयो। 4 बजे सहमति कार्यान्वयनको कुरा गरेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समितिको संयोजक हुने मौका खोजेको भन्दै समिति गठन गर्ने पक्षमा एमाले नरहेको पाण्डेको भनाइ छ। अवरुद्ध संसद खुलाउने गरी सत्ता पक्षको समाधान धारणा बनाउनु पर्ने भए पनि कङ्ग्रेसका जिम्मेवार नेताहरूले नै वास्ता नगरेको र आफूहरूसँग पनि छलफल नगरी रकमान्तर गरिएको भन्दै कङ्ग्रेसले चोरी काम गरेकाले अर्थमन्त्रीले आफूलाई पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने एमाले मुख्य सचेतक पाण्डेले बताउनुभयो। नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय बल्खुमा दिउँसो 1 बजे बस्ने बैठकमा सचिव युवराज ग्यावाली संयोजक रहेको विभाग संगठनले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। ग्यावाली संयोजक रहेको विभागले नेतृत्वमा उमेर हद लगाउने, नेताहरूको सम्पत्ति छानबिन गर्ने, पदाधिकारी संख्या कति बनाउने भन्ने विषयमा प्रतिवेदन तयार पारेको छ। 4 दिन अघिदेखि जारी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले पनि छुट्टा छुट्टै प्रतिवेदन पेश गर्नुभएको थियो। आसन्न संविधान सभा सदस्य उपनिर्वाचनमा आफूले चुनाव जित्ने चितवन क्षेत्र नम्बर 4 का उम्मेद्वारहरूले दावी गरेका छन्। नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे, नेकपा एमालेकी पार्वती रावल र एकीकृत नेकपा माओवादीका खुसीराम पाखरिनले चुनाव जित्ने आधार प्रस्तुत गर्दै चुनावमा विजय हुने दावी गरेका हुन्। रेडियो अर्पणको अर्पण बसमा कुराकानी गर्दै नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले चुनाव आफूले जित्ने दावी गर्नुभयो। लामो राजनैतिक जीवन र यसअघि कङ्ग्रेसका सभापति सुशील कोइरालाले जितेको क्षेत्र भएकाले पनि उपनिर्वाचनमा पनि कङ्ग्रेसलाई नै जनताले जिताउने उहाँको विश्वास थियो। क्षेत्र नम्बर 4 मा प्रधानमन्त्री समेत रहेका कङ्ग्रेसका सभापति सुशील कोइरालाले 10,000 भन्दा बढी मतले दोस्रो संविधान सभा चुनाव जित्नु भएको थियो। कोइराला प्रधानमन्त्री भइसकेपछि यो क्षेत्रमा विकासका योजनाहरू धेरै परेको दावी गर्दै घिमिरेले आफू विजयी भएमा संसदमा चितवन क्षेत्र नम्बर 4 को विकासका लागि दोहोरो भूमिका रहने बताउनु भयो। नेकपा एमालेका उम्मेद्वार पार्वती रावलले पनि अब पालो आफ्नै भएकाले चुनाव जित्ने दावी गर्नुभयो। पहिलो संविधान सभामा ए माओवादी र दोस्रोमा कङ्ग्रेसले चुनाव जिते पनि केही गर्न नसकेको रावल भन्दै रावलले अब जनताले एमालेलाई विजय गराउने बताउनुभयो। 2064 सालको चुनावमा ए माओवादी र 2070 सालको चुनावमा कङ्ग्रेसले चुनाव जितेकाले अब एमालेको पालो आएको रावलको भनाइ थियो। महिला र युवा भएका नाताले पनि यस क्षेत्रका जनताले आफूलाई विजय गराउने रावलको दावी थियो। परिवर्तन गर्न सक्ने क्षमता आफूमा रहेको आधार प्रस्तुत गर्दै रावलले चुनाव जितेको खण्डमा सबै पक्षमा परिवर्तन ल्याउने दावी गर्नुभयो। दोस्रो संविधान सभामा कङ्ग्रेसका सभापतिसँग चुनाव लड्दा पराजित हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले आफूमा यो पटक उत्साह झनाइरहेको बताउनुभयो। ए माओवादीका उम्मेद्वार खुसीराम पाखरिनले संविधान सभा उपनिर्वाचनमा आफू जित नजिक रहेको दावी गर्नुभयो। आफू जनजाति नेता भएको र यस अघि संविधान सभामा भूमिका खेलिसकेकाले पनि उपनिर्वाचनमा आफूले जित्ने उहाँले बताउनुभयो। चितवन क्षेत्र नम्बर 4 ए माओवादी पहिलो संविधान सभामा भारी मतले विजयी भए पनि दोस्रो निर्वाचनमा भने 10,000 मतले पराजित भएको थियो। दोस्रो संविधान सभामा बेहोरेको हारबाट पाठ सिक्दै उपनिर्वाचनमा आफूहरू सचेत रहेको पाखरिनको भनाइ थियो। संविधान सभा उपनिर्वाचन नजिकैसँगै प्रमुख दलसहित अन्य दलका उम्मेद्वारहरूले चुनावी प्रचार पर्चालाई पनि तीव्रता दिए चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिका साथ उम्मेद्वारहरू जनताको घर दैलोमा पुग्ने क्रम जारी छ। उम्मेद्वारहरूले घर दैलोमा पुगी आफ्ना एजेन्डा प्रस्तुत गर्ने र जनताका समस्या बुझ्ने कार्यलाई पनि सँगै अगाडि बढाएका छन्। चितवन 4 नम्बर क्षेत्रमा 65,279 मतदाता रहेका छन्। दोस्रो संविधान सभाको चुनावमा प्रधानमन्त्री एवं कङ्ग्रेसका सभापति सुशील कोइराला विजयी बन्नुभएको थियो भने दुईवटा क्षेत्रमा जितेकाले कोइरालाले चितवन छाडेपछि उपनिर्वाचन हुन लागेको हो। विश्व व्यापार संगठन डब्लुटिओ का महानिर्देशक रोबर्टो आजे भेडो एक दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आउँदै हुनुहुन्छ। अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा रोबर्टो नेपाल भ्रमणमा आउन लाग्नु भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विश्व व्यापार संगठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो। भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डाक्टर रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापासँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय केही घटाएको छ। आजदेखि लागू हुने गरी लोडसेडिङ घटाएर हप्तामा 55.5 घन्टा बनाएको छ। यसअघि लोडसेडिङ हप्तामा 70 घन्टा हुँदै आएकोमा अब 55.5 घन्टा मात्र हुनेछ। प्राधिकरणका अनुसार अब हप्तामा 3 दिन 8 घन्टा, 3 दिन 7.5 घन्टा र 1 दिन 9 घन्टा लोडसेडिङ हुनेछ। नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जल प्रवाह बढेकाले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाए। जातीय विभेद उन्मूलन दिवस आज मनाइँदैछ। नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको 8 वर्ष पुगेको छ। 8 वर्ष अघि जेठ 21 गतेको दिनलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो। जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा आज भ्रेकुटे मण्डपबाट दलित अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था तथा दलित नागरिक सञ्जालको अगुवाईमा र्याली निकालिन लागिएको छ। 12 बजे र्याली निकालिने र काठमाडौँको ओल्ड ट्रेन्ड ट्रेड सेन्टरमा अन्तर्क्रिया कार्यक्रमको आयोजना हुने जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले जानकारी दिनुभयो। 2063 साल जेठ 18 गते बसेको मन्त्री परिषदको निर्णयअनुसार हरेक वर्ष जेठ 21 गतेलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाउन थालिएको हो। व्यवस्थापिका संसदले 2068 जेठ 10 गतेका दिन जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2068 पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ। जनआन्दोलन पछिको पुनस्थापित सम्पदले संसदले 2063 साल जेठ 21 गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रूपमा घोषणा गरेको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एमालेको अबको नेतृत्व सहमतिमा चयन हुने नेता केपी ओलीको दावीप्रति तपाईँको विचार के छ? ए प्रयास गरे होला पनि, बी प्यानल घोषणा भएकाले नहोला र सी ओलीको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्न सक्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। संयुक्त राष्ट्रसङ्घले सिरियाको राष्ट्रपति चुनावले झन तनाव बढाउने टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसङ्घको कार्यालयले निर्वाचनले विवाद अझै लम्ब्याउने धारणा राखेको हो। सिरियाको सरकारले नियन्त्रण गरेका क्षेत्रमा विवादास्पद राष्ट्रपति पदको निर्वाचनका लागि हिजो मतदान भएको थियो। यसले राष्ट्रपति असादले शासनमा आफ्नो नियन्त्रण कायम राख्ने देखाएको छ भने निर्वासनमा रहेको प्रतिपक्षी समूहले यसलाई व्यङ्ग्यको संज्ञा दिएका छन्। राष्ट्रपति असादको सरकारको नियन्त्रणभन्दा बाहिर रहेको मुलुकको 60%भन्दा बढी भूभागमा मतदान भएको छैन। यसमा मुलुकको दोस्रो ठूलो नगर एलेपोको ठूलो भाग पनि परेका छन्। गृह मन्त्रालयले यस निर्वाचनमा 1,50,00,000 मतदाता रहेको जानकारी दिएको छ र करिब 2,00,000 मतदाताले गत साता नै आफ्नो मत खसालेको दावी गरेको छ। सन् 2011 मार्चमा सिरियामा आरम्भ भएको विद्रोहमा 1,62,000 भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ र मुलुकको आधा जनसङ्ख्या आफ्नो घरबाट भाग्न बाध्य भएका छन्। खेल समाचार। इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय क्रिकेटको श्रृङ्खला श्रीलङ्काले जितेको छ। गैराती भएको 5औं तथा अन्तिम एकदिवसीय क्रिकेटमा 6 विकेटले जित हात पारेसँगै पाउन टोली श्रीलङ्काले श्रृङ्खला 3-2 आफ्नो पक्षमा पारेको हो। जितका लागि पाएको 220 रनको लक्ष्य श्रीलङ्काले 10 बल बाँकी सदा 4 विकेट गुमाएर पूरा गर्यो। श्रीलङ्कालाई जित दिलाउने क्रममा लाहिरी थिरिमानीले 60 र एङ्गलो म्याथ्युजले 42 रनको नट आउट पारी खेले। त्यस्तै महिला जयवर्धन ले 53, तिलक रत्ने देलसानले 28, कुशल परिराले 19 रनको योगदान गरे भने कुमार साङ्गाकारा 2 रनमै पेभिलियन फर्किए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले 48 ओभर 1 बलमा अल आउट हुँदै 219 रनको सामान्य स्कोर खडा गरेको थियो। उसका लागि कप्तान एलिस्टर कुकले 56 रन बनाएर अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। श्रीलङ्काका लासित मालिङ्गाले सर्वाधिक 3 विकेट लिए। यसअघि एउटा मात्रै टी20 म्याच जितेको पाउना टोली श्रीलङ्काले इङ्ल्यान्ड बसाएका क्रममा 2 टेस्ट म्याच पनि खेल्नेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री कोइराला भोलि चीन जानु अघि नै संसदको अवरोध हटाउने प्रयास, आज पनि प्रमुख दलका नेताहरूबीच छलफल हुँदै। संविधान सभा सदस्य उपनिर्वाचनमा आफूले चुनाव जित्ने चितवन क्षेत्र नम्बर 4 उम्मेद्वारहरूको दावी, लोडसेडिङको समय आजदेखि केही कटौती। सिरियाको राष्ट्रपति चुनावले तनाव झन बढाउने संयुक्त राष्ट्रसङ्घको टिप्पणी, वर्तमान राष्ट्रपति असादले शासन आफ्नो नियन्त्रण कायम राख्ने सम्भावना र इङ्ल्यान्ड विरुद्धको 5 एकदिवसीय श्रृङ्खला श्रीलङ्कालाई अन्तिम एकदिवसीयमा श्रीलङ्का 6 विकेटले विजयी। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य